चलिए अस्मा देखते हैं। बैशीनतुन शहादत गवाही सबूत। बा या नून इसका रूट है, इससे मुअन्नस है। नाकतुन ऊँटनी, नून वाव काफ रूट है, ये भी इससे मुअन्नस है। सू इन बुराई, बदी तकलीफ, सीन वाव हमजा रूट है। अलीमुन दर्दनाक, हमजा लाम मीम रूट है। इसम फाइल बरवजन फाइल। सुहूलिहा हमवार मैदान उसका, सीन हा लाम रूट है। इसम जमा मुकसर है, इसकी वाहत है सहल। रब्बी कहते हैं ना सहल, ला सहल इल्ला मा जलता हु सहलन, एक दुआ में ये लफ्ज़ आते हैं, तो सहल से फिर सहूल। कसूरन महल्लात किले, काफ स्वादरा रूट है। इसम जमा मुकसर है, इसका वाहिद है कसर। जिबालिन पहाड़, जीम बालाम रूट है। इसम जमा मुकसर, इसका वाहिद जबलुन होता है। बुयूतन घर खाने, बा याता रूट है। इसम जमा मुकसर है, ये भी वाहिद है बैतुन। आला नेमतें, हमजा लाम या रूट है। इसम जमा मुकसर, आलाउन पीछे भी गुजर गया, या एलवन दोनों इसका वाहिद होता है। मुरसलुन भेजा हुआ, रॉ सीन लाम रूट है। इसम मफूल है, वाहिद मुजक्कर पैगंबर के मानों में आता है भेजा जाने वाला। रजफतु अर रजफतु, जलजला भूचाल। राजीम फारूट है, इसम मारिफा। जैसमीन ऊंधे पड़े हुए, बेहिसो हरकत ऊंधे पड़े हुए लाशे। जासा मीम रूट है, इसम फाइल जमा मुजक्कर। शहवतन नफसानी ख्वाहिश, शीन हा वाव रूट है, इसम मुअन्नस। मुसरिफून हद से भरने वाले, सीन राफा रूट है, इसम फाइल जमा मुजक्कर। जवाबुन जवाब हौस, ये कई मुख्तलिफ तरह से आता है। अल जवाब हो तो इसम मुफरिद हो तो जाबतुन वाहिद है। बहुत बड़ा बर्तन कुआं जैसे होता है, इसम मस्तर है ये। उनासुन नून वाउसीन या हमजा नून सीन, लोग इंसान इंस की जमा है। अलगाबेरीन पीछे रह जाने वाले, गैन बारा रूट है, इसम फाइल जमा मुजक्कर। मतरन बारिश, मीम तोयरा इसम मंसूब है। आकिबतुन इंजाम खात्मा, ऐन काफ बारूट है, इसम फाइल वाहिद मुअन्नस। बहुत ज़्यादा तो नहीं हो रहे आपके लिए, कुछ कम लिखवा दिया करो। चलिए अफ़ाल को देख लेते हैं। फ़ज़रूहा बस छोड़ दो तुम इसको, वाव ज़ाल रॉ रूट है। बाब फतह, वज़रन मस्तर है। फ़ेले अमर जमा मुज़क्कर हाज़िर। ताकुल वो खाती फिरा करे, हमजा काफ लाम रूट है। बाप नसरा अक्लन मस्तर है। फेल मुजारे वाहिद मुअन्नस गायब। ला तमस्सूहा ना तुम छुओ उसको, मीम सीन सीन रूट है। बाप नसरा मसीयन मस्तर है। फेले नहीं जमा मुजक्कर हाजिर। बव्वा اس نے ٹھکانہ بنایا آباد کیا با وا واو حمزہ روٹ ہے باب تفعیل تب وی ان مصدر ہے تب وی ان فعل ماضی واحد مذکر غائب تنہی تونا تم تراشتے ہو نون ہا تا روٹ ہے تین ابواب اس میں آتے ہیں باب داربا سے بھی کبھی آتا ہے نصرہ سے بھی اور سمیہ سے بھی نخ تن مستر ہے فعل مزارے جمع مذکر حاضر لا تاثو نہ تم زیادتی کرو نہ غلط کام کرو عین تھا واو روٹ ہے باب نصرہ بھی اور سمیہ بھی اثوون یا اثیین دونوں مصدر ہیں اس کے فعل نہیں جمع مذکر حاضر استدعفو کمزور سمجھے گئے دعات اینفا روٹ ہے باب استفعالن اور استدعافن مصدر ہے فعل ماضی مجھول جمع مذکر غائب اور سیلا بھیجا گیا را سین لام روٹ ہے باب افعال ارسالن مصدر فعل ماضی مجھول واحد مذکر غائب اقرو انہوں نے کاٹا عین قافرا باب دربا اقرن مصدر فعل ماضی جمع مذکر غائب یعنی یہ جو کوچھے ہوتی ہیں نا پیچھے سے ہیلز کے پاس سے جانور کی وہ کاٹنا اتو وہ آگے بڑھے عین تا واو روٹ ہے باب نصرہ اتوون مصدر معتل ہے یہ فعل ماضی جمع مذکر غائب اسبہو وہ ہو گئے سواد باخا روٹ ہے باب افعال اسباحن مصدر فعل ماضی جمع مذکر غائب فتولا تو اس نے منہ پھیر لیا واو لام یا روٹ ہے باب تفاعل تولی ین مصدر ہے فعل ماضی واحد مذکر غائب سبقکم پہلے گزر چکا تم سے سین با قاف روٹ ہے باب دربا سبقن مصدر فعل ماضی واحد مذکر غائب یتطہرون وہ اپنے آپ کو پاک صاف کرتے ہیں تو ہارا روٹ ہے باب تفاعل تطہرن مصدر ہے فعل مضارے جمع مذکر غائب امترنا ہم نے بارش برسائی میم تویرا روٹ ہے باب افعال امتارن مصدر فعل ماضی جمع متکلم بس جی